मेरे तो नाइरो जैसी आफ्नो लेनी छाल गर्न खोजेसी जिन्दगीको खुसी पखियो यो मुटुको धडकनलाई तिमी थियौ तिमीले छाड्यौ सासै रोकियो मृत्यु नाइरो जैसी मृत्यु नाइरो जैसी आफ्नो लेनी छाल गर्न खोजेसी जिन्दगीको खुसी पखियो यो मुटुको धडकनलाई तिमी थियौ तिमीले छाड्यौ सासै रोकियो खुसी पखियो ठोकियो यो मोटोको धारा कान्दाई तिमी थियौ तिमीले छाड्यौ सासै रोकियो I don't